Piti roera kara

म्युजिक प्रालीको प्रस्तुतिमा टोक बहादुर रेशमीको पहिलो लोक दोहोरी एल्बम पागल शरी बाछुमा पनि सुर अर्पण सुरेश टोप बहादुर रेशमी र देवी घरती लय अर्पण सुरेश शब्द टोप बहादुर रेशमी एरेन्ज यमन खनाल पीआर बीटी नंबर 6054 1785 यूटीएल 7732567 उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबंधक यमन खनाल 9849404400